नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दिउँसो 2 बजेको अर्पण समाचार लगत्तै करिब करिब 3 बजेसम्म, र विशेष गरी यो समयमा रहेर तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घर परिवारसम्म पुर्याउँछौ। यदि सम्झिन चाहनुहुन्छ आफ्ना आफन्तहरूलाई भनेदेखि यति बेला हामीलाई फोन गर्न सक्नुहुन्छ 0556 63 332 र 0556 63 333। यो बाटो तपाईँको लागि खुल्दैछ र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर दिदी नमस्ते। नमस्कार हजुर, कामटीको बोल्दै हुनुहुन्छ? कुराकदेखि कुमार लामा। अनि के छ कुमारजीको हाल खबर? मेरो पनि ठिक छ। खाजा खानु भयो कि खानु भएको छैन नि? अनि कतिको सुन्नुहुन्छ रेडियो हट पनि यहाँले? सधैँ सुन्नुहुन्छ? ल, सधैँ माया गर्नुहोस् है। अनि तपाईँको सम्झना सन्देशहरू चाहिँ आजको कसको लागि छ त? धन्यवाद। हुन्छ, अहिले पनि छुट्टो भयो कुमारजी। नमस्कार, कुमार हुनुहुन्थ्यो यति बेला कुराकबाट आउनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खला हो। तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फटाफट हामीलाई फोन गर्नुहोला। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो, ओहो, कोही साथी आउनुहुन्थ्यो तर फोन डिस्कनेक्ट भयो। केही छैन, तपाईँ आउनुहोला, हामी तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घरसम्म, तपाईँको परिवार, तपाईँको इष्टमित्र, तपाईँको आफन्तसम्म पुर्याउनको लागि उपस्थित भएका छौँ। र आज शुक्रबारको दिन छ, विशेष गरी लोकदोहोरी भाकाहरू अर्पण समर्पणको यस श्रृङ्खलामा बज्नेछन्, तपाईँलाई थाहा नै छ। र कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकदेखि प्रवीण तामाङ। हजुर, अनि के छ प्रवीणजी हाल खबर? ठिक छ दिदी, सबै ठिक छ। के गर्नुहुन्छ अरे प्रवीणले? म पढ्दैछु। कतिमा हो अब? 8मा। अब 8मा? हजुर। कस्तो छ पढाइ? पढाइ चलिरहेन दिदी, सुरु भएको छैन। कहिलेबाट छ त? भने पछाडि कतिको पढ्न जागर लाग्छ प्रवीणलाई? जाँगर लगाएर पढ्नुहोस्, राम्रोसँग पढ्नुहोस् है। अनि आज तपाईँको सम्झना सन्देशहरू चाहिँ कसको लागि छ? फर्स्ट अफ अल तपाईँलाई धन्यवाद, प्रार्थी दादालाई, घर परिवारलाई, अनि अघि भर्खर आउनु भएको थियो कुमार दादालाई, प्रजलाल दा, भगवती शान्ति, सम्झना, अनि बहिनी शर्मिला, भाइ रमेश, अनि भाइ साथीहरू नमस्कार। प्रवीण हुनुहुन्थ्यो यति बेला कुराकबाट आउनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खला हो। विशुद्ध रूपमा सन्देशहरूलाई तपाईँको घर परिवारसम्म पुर्याउनको लागि हामी उपस्थित हुने गर्छौँ। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गर्छु। भन्न खोजिराखेका थिए तर उहाँको फोन पनि डिस्कनेक्ट भएको छ। तपाईँ आउँदै गर्नुहोला 0556 63 332 र 0556 63 333। यो बाटो तपाईँको लागि खुल्लै छ यति बेला भने अर्पण समर्पणको यो श्रृङ्खलामा मुख देख्न तपाईँला। Oh,

हुन्छ अहिले पनि छुटौँ है. नमस्कार सबिना आउनु भएको थियो यति बेला तनहुँबाट. र अर्पण समर्पणको यो श्रृङ्खला हो, विशेष गरी सम्झना सन्देशहरू साट्ने गर्छौँ हामी यो समयमा रहेर. र तपाईँ आफ्नो आफन्तहरूलाई सम्झिन चाहनुहुन्छ, घर परिवारसम्म कुनै सन्देशहरू छोड्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0556 363 32 र 0556 363 33 यो बाटो खुल्लै छ. र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु. हेलो हेलो, नमस्ते दिदी. हजुर नमस्कार, के छ रेसी हाल खबर? एकदम ठिक छ दिदी, एकदम ठिक छ. के गरेर बस्नु भएको छ हिजो आज? घरतिरै बसिबस्छ हो, अहिले चाहिँ जङ्गलतिर घाँस काट्न गएको छ. यसो रेडियो अर्बन मोबाइलबाट एयरमान सुनेको, ठ्याक्कै अर्पण समर्पण आइरहेर चाहिँ यसो काम गरेर ठ्याक्कै लागिहाल्छ. रेसीले चाहने फोन नलाग्ने भन्ने त कुरै छैन नि है. त्यही त दिदी, नयाँ नौलो दिदीको सबै ठिक ठाक छ. पानी परेको थियो बिहान, अहिले चाहिँ पानी रोकिया छ, गर्मी हुन लागिसकेको छ है. खासै अरू केही पनि छैन, राम्रै छ अहिलेसम्म. अनि कसलाई सम्झिनुहुन्छ यति बेला? सर्वप्रथम हजुरलाई धन्यवाद. राज दादालाई, विष्णु दादालाई, अनि रिजन दादालाई, अनि राम आचार्य दादालाई, अनि स्वर अधिकारी घमन्द देवेन्द्र बोहरा, अनि हाम्रो मातल पुम्र, अनि दिपबहादुर चेपाङ, अनि सुखबहादुर चेपाङ, कर्णबहादुर चेपाङ, बमबहादुर चेपाङ, बेलबहादुर चेपाङ, उदयबहादुर चेपाङ, अनि मलाई रेश कुमार चेपाङ भन्ने चिनी नचिने सम्पूर्ण साथीहरूलाई र अनि अर्पण एफएम होल इन्फ्लुएन्सर. ऋषि आउनु भएको थियो यति बेला. र अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँ आउँदै गर्नुहोला 0556 363 32 र 33 बाटो खुल्लै छ. यति बेला फेरि पनि तपाईँको लागि अर्को एउटा भाकालाई अगाडि जोड्न चाहन्छु, त्यस पछाडि तपाईँसँग कुराकानी गर्न आउने नै छु. सुने दिन गए माया, मर्मेश्वरसी खालको भागा तपाईँले सुनिसक्नु भएको छ। अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056563332 र 056563333 यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्छ, राज्यले ढाड्नु भयो मलाई। 056563332 र 33 बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, आज त्यति राम्रोसँग कुराकानी हुन सकिराखेका छैन साथीहरूसँग, किन हो अलिकति फोन लाइनमा समस्या भएर पनि हुनसक्छ। जे होस्, हिजो बेलुकादेखि हुरी बतास चलिरहेको थियो, पानी परिरहेको थियो, त्यही भएर पनि अलिकति नेटवर्कमा चाहिँ प्रब्लम भएर पनि हुनसक्छ। तपाईँहरूसँग खुलेर कुरा गर्न चाहिँ मैले सकिराखेका छैन। अर्को साथी पनि आउनु भएको छ, राजको सङ्केत हो, उहाँलाई स्वागत गर्छु। हेलो हजुर, नमस्ते दिदी। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? त्यत्तिकै बसिरहेको बेलामा रेडियो अर्पण सुन्न कतिको मन लाग्छ? सुन्न मन लाग्छ धेरै नै दिदी। सुन्नुहुन्छ, धेरै सुन्नुहोस्, धेरै माया गर्नुहोस्, फोन गर्नुहोस् है। अनि खाजा खानु भयो कि छैन? खाजा भएको छैन दिदी, अहिले एकछिन मात्रै हुन्छ। ल ठिक छ, कसरी सम्झिनुहुन्छ आज कार्यक्रम मार्फत? सर्वप्रथम हजुरको लागि धन्यवाद, अनि राज दादालाई, अनि मेरो अङ्कलहरू प्रमोद तामाङ, अनि इमान सिंह तामाङ, अनि नारायण सिंह तामाङ, अनि मेरो बुवा मनबहादुर होलान्, अनि मेरो आमा दिल कुमारी होलान्, अनि मेरो बहिनीहरू पार्वती तामाङ, अनि मनिषा तामाङ, अनि सबिना तामाङ, अनि रविना तामाङ, अनि रजिना तामाङ, अनि मेरो साथीहरू तिलक तामाङ, अनि कुमार तामाङ, अनि प्रेम स्याङ भयो, अनि मलाई दिपेन्द्र भन्ने चिन्ने सम्पूर्ण लागि दिदी। हुन्छ, अहिले भने छुट है। नमस्ते, नमस्कार, दिपेन्द्र आउनु भएको थियो यति बेला। र अर्पण समर्पणको यो श्रृङ्खला हो, हामी तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घर परिवारसम्म पुर्याइराखेका छौँ। र अर्को साथी पनि हुनुहुन्छ, सायद आजको कार्यक्रमको अन्तिम सहभागी साथी हुनुहुन्छ कि जस्तो लागिरहेछ। हेलो हजुर, नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म सिद्धिनी बटारबाट राजकुमारी तामाङ। सिद्धिबाट? हजुर। अनि के गर्नुहुन्छ राजकुमारीजी? त्यही बसिबस हो दिदी। आज अर्पण समर्पणमा पहिलोपटक फोन गर्नुभएको हो? पहिलो पटक त होइन, होइन होइन, तपाईँसँग चाहिँ दोस्रो पटक भयो होला। भने पछाडि धेरै अगाडि गर्नु भएको थियो होला है। अनि कता हराउनु भयो त? बिचमा चटक्कै माया मार्नु भएछ? हराएको छैन, हिजो भर्खर आएको थिएँ नि। ए हो, अर्को दाई आउनु भएको थियो। ल ठिक छ, जे रेडियोलाई माया गर्नुहोस् होइन, त्यही नै हो हामीले भन्ने, हामीले चाहने तपाईँहरूको माया हामी चाहन्छौँ, सधैँ माया गर्नुहोस् है। अनि सम्झना सन्देशहरू कसको लागि छ आज? मेरो घर परिवारको लागि हजुर, अनि रेडियो रेडियो अर्पण हो युनिटको लागि, अनि मलाई राजकुमारी भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि। हुन्छ, अहिले भने छुट है। नमस्कार, नमस्कार। अर्पण समर्पणको यो श्रृङ्खलामा छौँ हामी, र अब भने कार्यक्रमबाट छुटिनुपर्छ।